باب دوازدهم، وادی پرخار۔ قسم ہے برجوں والے آسمان کی، قسم ہے اس دن کی جس دن کا وعدہ کیا گیا ہے، قسم ہے گواہی دینے والے کی اور اس کی جس کے مقابلے میں گواہی دی گئی، کہ مارے گئے خندقوں والے، آگ کی خندقیں جن میں انہوں نے بہت سا ایندھن جھونک رکھا تھا، اور وہ خندقوں پر بیٹھے ہوئے تھے اور اہل ایمان کے ساتھ جو ظلم و ستم وہ کر رہے تھے اس کا تماشا دیکھ رہے تھے۔ وہ اہل ایمان کی اس بات سے برف روختہ تھے کہ وہ اس خدا پر ایمان لے آئے تھے جو زبردست اور سزاوار حمد ہے، اور اس کی بادشاہت ہے آسمانوں کی اور زمینوں کی، اور اللہ ہر چیز کے حال سے واقف ہے۔ بے شک جن لوگوں نے مومن مردوں اور مومن عورتوں کو ایذائیں دی اور پھر توبہ نہ کی، ان کے لیے جہنم کا عذاب ہے اور ان کے لیے جلنے کا عذاب ہے۔ البتہ جو لوگ ایمان لائے اور انہوں نے نیک عمل کیے، ان کے لیے باغات ہیں جن کے نیچے نہریں بہتی ہوں گی، یہ بہت بڑی کامیابی ہے۔ بے شک تیرے رب کی گرفت بڑی سخت ہے، وہی ہے جو اول بار پیدا کرتا ہے اور وہی ہے جو قیامت کے روز دوبارہ پیدا کرے گا، اور وہ بخشنے والا اور محبت کرنے والا ہے، عرش کا مالک ہے اور عالی شان والا ہے، جو چاہتا ہے کر گزرتا ہے۔ سورہ البروج آیت نمبر 1-16۔ قصہ اخباب الاخدود کے اسباق۔ اصحاب الاخدود کا قصہ جو سورہ البروج میں بیان ہوا ہے، اس لائق ہے کہ اس پر وہ تمام اہل ایمان غور و تدبر کریں جو دنیا کے کسی بھی خطے میں اور تاریخ کے کسی بھی عہد میں دعوت اللہ کا کام کر رہے ہوں۔ قرآن نے اس قصے کو جس طرح بیان کیا ہے، جس انداز سے اس کی تمہید قائم کی ہے، اور پھر اس پر جو تبصرے کیے ہیں، اور ساتھ ساتھ جو تعلیمات اور فیصلے بیان کیے ہیں، ان سب باتوں کے ذریعے قرآن نے در حقیقت وہ بنیادی خطوط اجاگر کیے ہیں جو دعوت اللہ کی فطرت، اس دعوت کے بارے میں انسانوں کے رویے اور ان امکانی حالات کی نشاندہی کرتے ہیں جو اس دعوت کی وسیع دنیا میں، جس کا رقبہ کرائے ارضی سے زیادہ وسیع اور جس کا عرصہ دنیاوی زندگی سے زیادہ طویل ہے، پیش آ سکتے ہیں۔ قرآن نے اس قصے میں اہل ایمان کے سامنے ان کے راستے کے نمایاں نقوش بھی واضح کر دیے ہیں، اور انہیں اس بات پر آمادہ کیا ہے کہ وہ اس راہ میں پیش آنے والی ہر امکانی مصیبت کا خندہ پیشانی سے خیر مقدم کریں، جو پردہ غیب میں مستور و پنہا حکمت خداوندی کے تحت تقدیر کی طرف سے صادر ہو۔ اہل ایمان کی فتح۔ یہ ایک ایسی جماعت کا قصہ ہے جو اپنے پروردگار پر ایمان لے آئی تھی، اور اس نے اپنے سچے ایمان کا صاف صاف اظہار کرنا چاہا، مگر اسے جابر اور سخت گیر دشمنوں کے ہاتھوں شدید مصائب کا نشانہ بننا پڑا، جو انسان کے اس بنیادی حق کو پامال کرنے پر تلے ہوئے تھے، جو اسے عقیدہ حق اختیار کرنے اور خدائے عزیز و حمید پر ایمان رکھنے کے لیے حاصل ہے، اور انسان کے اس شرف کی دھجیاں اڑا رہے تھے جس سے اللہ نے انسان کو خاص طور پر نواز رکھا ہے، تاکہ وہ دنیا میں ایک کھلونا بن کر نہ رہ جائے کہ ظالم و سنگ دل حکام اسے عذاب دے دے کر اس کی آہوں اور چیخوں سے اپنا دل بہلائیں، اسے آگ میں بھونیں اور اپنے لیے تفریح اور لطف اندوزی کا سامان پیدا کریں۔ یہ نفوس قدسیہ ایمان و عقیدے کے جس جذبے سے سرشار تھے، اس کی بدولت وہ اس آزمائش میں پورے اترے، اور جس امتحان میں انہیں ڈالا گیا تھا اس میں بالآخر فانی زندگی نے عقیدے کے ہاتھوں شکست کھائی۔ چنانچہ یہ لوگ ان جباروں اور ظالموں کی کسی دھمکی اور دباؤ سے مروب و متاثر نہیں ہوئے، آگ کے عذاب میں جل کر मौत की आगोश में चले गए, मगर अपने दीन से सरे मुंह हटने के लिए भी तैयार न हुए। दर हकीकत ये पाकीज़ा नफूस दुनिया की हयात मुस्तार की मोहब्बत व परस्तिश से आज़ाद हो चुके थे, इसीलिए बहीमाना मौत का बश्चम सर मुशाहिदा करने के बावजूद जिंदा रहने की ख्वाहिश इन्हें तर्क ए अकीदा की जिल्लत कबूल करने पर आमादा न कर सकी। वह आलम सिफली की बंदिशों और असबाब कशिश से निजात पाकर आलम अलवी की तरफ परवाज कर गए। ये फानी जिंदगी पर अब्दी अकीदे की फतह का करिश्मा था। अस्हाबुल उखदूद का जानवरों से बदतर गिरोह, ईमान से मामूर, बुलंद फितरत, साले और पैकरे शराफत, इन नफूस के बिलमुकाबिल बागी, सरकश, लईम और मुजरिम इंसानों की मंडली थी, जो आग के अलाव के पास बैठकर इनके जलने का तमाशा देख रही थी कि अहले ईमान कैसे तड़पते और कैसे दुख सहते हैं। वो इस मंजर से लुत्फंदोज हो रहे थे कि आग जीते जागते इंसानों को किस तरह चाटती है और किस तरह ये गरोह शुरफाए चश्मे जदन में राह के ढेरों में तब्दील होता है। जब किसी नौजवान या दोशीजा, बच्ची या बूढ़ी, कम सिन या साल खुर्दा मुमिन को आग में लाकर झोंका जाता तो इन दरिंदों की बदमस्ती बढ़ जाती और खून के फव्वारों और गोश्त के टुकड़ों को देख देख कर वो पागलों की तरह नाचते और शोर मचाते। ये इंसानियत सोज वाकया जाहिर करता है कि इन बदबख्त जालिमों की जबिलत इस हद तक मस्ख और खाक आलूदा हो चुकी थी कि उनके लिए ये बहीमाना और खौफनाक अजाब सामान्य लुत्फो बजाय लज्जत था। गिरावट की ये वो इंतहा है कि जंगल का कोई दरिंदा भी अब तक इस हद तक नहीं पहुंच सका, इसलिए कि दरिंदा अगर शिकार करता है तो खुराक हासिल करने के लिए करता है, ना कि अपने नीम जान नखचीर को फड़फड़ाता देखकर लज्जत हासिल करने के लिए। और साथ ही ये वाकया इस अम्र का पता भी देता है कि खुदा परस्त अहले ईमान की रूहों ने इस आजमाइश में किस तरह इस औजे कमाल तक को जा छुआ जो हर दौर और हर जमाने में इंसानियत का नुक्ताए उरूज समझा गया है। इस मार्के में किसे फतह नसीब हुई, दुनिया के पैमाने से अगर देखा जाए तो मालूम होगा कि जुल्म ने अकीदे पर फतह पाई और साले और साबिर और खुदा परस्त ग्रोह की ईमानी ताकत जो बिलाशुबा नुक्ताए कमाल तक पहुंच चुकी थी इस जुल्मो ईमान के मार्के में बेवजन व बेवक्त साबित हुई। ना कुरान ही ये बताता है और ना वो रिवायात ही ये बताती हैं कि जो इस वाकये के बारे में वारिद हुई हैं कि अल्लाह ताला ने इन जालिमों को भी इनके जुर्म शदीद की इसी तरह सजा दी हो जिस तरह कौम नूह अलैहिस्सलाम, कौम हूद, कौम साले और कौम शुएब अलैहिस्सलाम और कौम लूत अलैहिस्सलाम को दी है, या जिस तरह फिरौन और इसके लश्कर यूं को पूरी काहिराना और मुक्तदिराना शान के साथ पकड़ा था। गोया दुनिया परस्त के नुक्ताए नज़र से इस वाकये का इख्तिताम बड़ा अफसोसनाक और अलम अंगेज है, मगर क्या बात सिर्फ यहीं ख़त्म हो जाती है? क्या ईमान की इंतहाई बुलंदियों तक पहुंच जाने वाली खुदा परस्त जमात इन जोहरा गुदाज आलाम के नतीजे में आग की खंदकों में राख बनकर मलिया मेट हो गई और ग्रोह मुजरिमीन जो रिजालत और कमीनगी की आखिरी हद को फलांग चुका था वो दुनिया में सजा से साफ बच गया? जहां तक दुनियावी हिसाब का ताल्लुक है, इस अफसोसनाक खात्मे के बारे में दिल में कुछ खलिश सी उठती है, मगर कुरान अहले ईमान को एक दूसरी नौयत की तालीम देता है और इनके सामने एक और ही हकीकत की पर्दा कुशाई करता है। वो इन्हें एक नया पैमाना देता है जिससे वो अशिया का सही वजन जांच सकें और हक व बातिल के जिन मार्कों से वो दोचार होते हैं उनकी असल हकीकत और असल मैदान से आगाह हो सकें। कामयाबी का असल मयार दुनिया की जिंदगी और इसकी आसाइशें और तकलीफें, कामरानियां और महरूमियां ही कारजारे हयात में फैसला कुन नहीं है। यही वो माल नहीं है जो नफा और नुकसान का हिसाब बता सके। नुसरत सिर्फ जाहिरी गलबे का नाम नहीं है, बल्कि ये नुसरत की बेशुमार सूरतों में से महज एक सूरत है। अल्लाह ताला की मीज़ान फैसले में असल वजन अकीदे का है, और अल्लाह की मंडी में जिस माल की खपत है वो सिर्फ ईमान की मदा है। नुसरत की आला तरीन शक्ल ये है कि रूह मादे पर गालिब आ जाए, अकीदे को रंजो महन पर कामयाबी हासिल हो, और आजमाइश के मुकाबले में ईमान फतायाब हो जाए। चुनाचा असहाबुल उखदूद के वाक़े में अहले ईमान की रूह ने खौफो कर्ब पर, दुनिया की तरगीबात पर, ज़िंदगी की मोहब्बत पर और कड़ी आजमाइश पर वो फतह अजीम पाई है कि रहती दुनिया तक वो बनी नुए इंसान के लिए दुर्रा इफ्तखार रहेगी। यही है असल कामयाबी। मोमिन की मौत बजाए खुद एजाज है। सब इंसान मौत की आगोश में जाते हैं, मगर असबाब मौत मुख्तलिफ होते हैं। लेकिन सब इंसानों को ये कामयाबी नसीब नहीं होती। न सब इतना ऊंचा मयारे ईमान पेश कर सकते हैं, न इस हद तक कामिल आज़ादी हासिल कर सकते हैं, और ना वो इतने ऊंचे उफक तक परवाज कर सकते हैं। ये अल्लाह का फजल होता है कि वो एक मुबारक गिरोह को अपने बंदों में से छांट लेता है, जो मरने में तो दूसरे इंसानों के साथ शरीक होता है, मगर एक ऐसा शर्फ व एजाज उसे नसीब होता है जो दूसरे लोगों को नसीब नहीं होता। ये शर्फ व एजाज उसे मुलाए आला में मिलता है, बल्कि अगर पै दर पै आने वाली इंसानी नस्लों के नुक्ताए नज़र को भी हिसाब में शामिल कर लें तो खुद दुनिया के अंदर भी ऐसा मुबारक गिरोह शर्फ व एजाज का मरतबा बुलंद हासिल कर लेता है। इन मोमिनीन ने इंसानी नस्ल की लाज रखी है। मोमिनीन ईमान हार कर अपनी जानों को बचा सकते थे, लेकिन इसमें खुद उनका अपना कितना खसारा होता और पूरी इंसानियत को किस कदर खसारा पहुंचता। ये कितना बड़ा खसारा था कि अगर वो इस रोशन हकीकत को पामाल कर देते कि ज़िंदगी ईमान से खाली हो तो वो एक कोड़ी की भी नहीं रहती। नेमत आज़ादी से तही वो तो काबिल आफरीन है, और अगर ज़ालिम और नाफरमान लोग इस हद तक जर्री हो जाएं कि जिस्मों पर तसल्लुत हासिल करने के बाद दिलों और रूहों पर भी हुक्मरानी करने लगें तो ये ज़िंदगी की इंतहाई गिरावट है। ये वो पाकीज़ा और अरफा हकीकत है जिसे अहले ईमान ने उसी वक्त पा लिया था जबकि वो भी दुनिया में मौजूद थे। जब आग इनके जिस्मों को छू रही थी तो वो इसी अजीम हकीकत और पाकीज़ा उसूल पर कारबंद थे। इनके फ़ानी जिस्म आग से जल रहे थे, और ये अजीम और पाकीज़ा उसूल कामयाबी का लोहा मनवा रहा था, बल्कि आग से मज़ीद निखार कर कुंदन बना रही थी। हक़ व बातिल की कश्मकश का फरीक और मैदान, हक़ व बातिल के मारके का मैदान सिर्फ इस दुनिया का स्टेज नहीं है, और ज़िंदगी सिर्फ इसी दुनियावी ज़िंदगी का नाम नहीं है। शुरकाए मारका सिर्फ वो लोग ही नहीं हैं जो इस नस्ल से ताल्लुक़ रखते हों जिसमें मारका बरपा हो। दुनिया के तमाम वाक़ियात में खुद मलाए आला शरीक होते हैं, इनका मुशाहिदा करते हैं और इन पर गवाह रहते हैं। इन्हें इस मीज़ान में तोलते हैं जो किसी ख़ास वक्त और नस्ल की दुनियावी मीज़ान से मुख्तलिफ होती है, बल्कि पूरी इंसानी नस्ल की मीज़ानों से वो मुख्तलिफ है। एक वक्त दुनिया में ज़मीन पर जितने इंसान पाए जाते हैं, मलाए आला इससे कई गुना ज़्यादा मुबारक गरवाह पर मुश्तमिल है। बस बिलाशुबा लश्कर हक पर मलाए आला की सताइश व तकरीम अहले दुनिया के फ़ैसलों, अंदाज़ों और इज़्ज़त अफज़ाइयों से कहीं ज़्यादा अजीम और वज़नी होती है। تمام مراحل کے بعد آخرت بھی ہے، یہ اصل اور فیصلہ کن میدان ہے۔ دنیا کا اسٹیج اس میدان سے متصل ہے، منفصل نہیں ہے۔ ہمارے واقعے کے اعتبار سے بھی اور مومن کے احساس و شعور کے لحاظ سے بھی پس مارکہ حق و باطل دنیا کے اسٹیج ہی پر تمام نہیں ہو جاتا، اس کے حقیقی خاتمے کا مرحلہ تو ابھی آیا ہی نہیں۔ دنیا کے اسٹیج پر اس مارکے کا جو حصہ پیش کیا گیا ہے، صرف اس پر کوئی حکم لگانا صحیح اور منصفانہ نہیں ہے، اس لیے کہ اس کا اطلاق مارکے کے صرف چند معمولی ادوار پر ہوگا۔ اہل ایمان کے انعامات۔ پہلی قسم کی نگاہ، جس کے نزدیک ہر چیز کا فیصلہ دنیا کے اسٹیج ہی پر ہو جاتا ہے، کوتاہ، ستابین اور محدود ہے، یہ اجلت پسند انسان کی نگاہ ہے۔ دوسری قسم کی نگاہ، دور اندیش، حقیقت شناس، جامع اور وسیع تر ہے۔ قرآن اہل ایمان کے اندر یہی نگاہ پیدا کرتا ہے، یہی نگاہ اس حقیقت کے صحیح ترجمان ہے، اس پر صحیح ایمانی تصور کی عمارت قائم ہے۔ اسی بنا پر اللہ تعالیٰ نے اہل ایمان سے ایمان و اطاعت میں کم ثابت قدم رہنے، آزمائش و امتحان میں کامیاب اترنے اور زندگی کی فتنہ پر تازیوں پر فتح پانے پر جس صلے اور ایمان کا وعدہ فرما رکھا ہے، وہ اہل ایمان کے لیے توانیت قلب کا سامان فراہم کرتا ہے۔ ارشاد ہوتا ہے، جو لوگ ایمان لائے اور ان کے دلوں کو اللہ کی یاد سے اطمینان نصیب ہوتا ہے، آگاہ رہو، اللہ کی یاد ہی وہ چیز ہے جس سے دلوں کو اطمینان نصیب ہوا کرتا ہے۔ سورہ الرعد آیت نمبر 28۔ وہ صلہ رحیمان کی خوشنودی اور محبت کے وعدے پر مشتمل ہے، جو لوگ ایمان لے آئے اور انہوں نے عمل صالح کیے، ان قریب رحمان ان کے دلوں میں محبت پیدا کر دے گا۔ سورہ مریم آیت نمبر 96۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جب کسی بندے کا بچہ مر جاتا ہے تو اللہ تعالیٰ اپنے فرشتوں سے دریافت فرماتا ہے کہ تم نے میرے فلاں بندے کے بچے کی روح قبض کر لی ہے؟ وہ عرض کرتے ہیں، ہاں۔ اللہ تعالیٰ فرماتا ہے، تم نے میرے بندے کے لخت جگر کی روح قبض کر لی ہے؟ وہ عرض کرتے ہیں، ہاں اے پروردگار۔ اس پر اللہ تعالیٰ ان سے پوچھتا ہے کہ اس موت پر میرے بندے نے کیا کہا؟ فرشتے کہتے ہیں، اس نے آپ کی حمد فرمائی اور انا للہ و انا الیہ راجعون کہا۔ یہ سن کر اللہ تعالیٰ حکم دیتا ہے کہ میرے اس بندے کے لیے جنت میں ایک گھر بنا دو اور اس کا نام بیت الحمد رکھو۔ ترمذی نیز آن جناب صلی اللہ علیہ وآلہ وسلم سے مروی ہے کہ اللہ عز و جل فرماتا ہے، میں اپنے بندے کے لیے وہی کچھ ہوں جو وہ میرے بارے میں گمان رکھتا ہے، جب وہ میرا ذکر کرتا ہے تو میں اس کے ساتھ ہوتا ہوں، اگر اپنے دل میں مجھے یاد کرتا ہے تو میں بھی دل میں اسے یاد کرتا ہوں، اور اگر وہ لوگوں کے اندر میرا ذکر کرتا ہے تو میں ان سے بہتر گروہ میں اس کا ذکر کرتا ہوں، اگر وہ ایک بالشت میرے قریب ہوتا ہے تو میں ایک ہاتھ اس کے قریب ہوتا ہوں، اگر وہ ایک ہاتھ قریب ہوتا ہے تو میں اس کی طرف ایک قدم بڑھتا ہوں، اور اگر وہ میری طرف چل کر آتا ہے تو میں اس کی طرف دوڑ کر جاتا ہوں۔ بخاری و مسلم۔ یہ وعدہ ہے اس بات کا کہ ملائے اعلیٰ اہل ایمان کے لیے دعا گو ہیں اور ان کے ساتھ گہری دلچسپی اور ہمدردی رکھتے ہیں۔ عرش الہی کے حامل فرشتے اور وہ جو عرش کے گرد و پیش حاضر رہتے ہیں، سب اپنے رب کی حمد کے ساتھ اس کی تسبیح کرتے ہیں، وہ اس پر ایمان رکھتے ہیں اور ایمان لانے والوں کے حق میں دعائے مغفرت کرتے ہیں۔ وہ کہتے ہیں، اے ہمارے رب، اپنی رحمت اور اپنے علم کے ساتھ ہر چیز پر چھایا ہوا ہے، بس معاف کر دے اور عذاب دوزخ سے بچا لے، ان لوگوں کو جنہوں نے توبہ کی ہے اور تیرا راستہ اختیار کر لیا ہے. سورہ مومن آیت نمبر 7. یہ وعدہ ہے اس بات کا کہ شہداء کے لیے اللہ کے پاس زندگی جاوید ہے. جو لوگ اللہ کی راہ میں قتل ہوئے ہیں انہیں مردہ نہ سمجھو، وہ تو حقیقت میں زندہ ہیں، اپنے رب کے پاس رزق پا رہے ہیں. جو کچھ اللہ نے اپنے فضل سے انہیں دیا ہے اس پر خوش و خرم ہیں، اور مطمئن ہیں کہ جو اہل ایمان ان کے پیچھے دنیا میں رہ گئے ہیں اور ابھی وہاں نہیں پہنچے ہیں، ان کے لیے بھی کسی خوف اور رنج کا موقع نہیں ہے. اللہ کے انعام اور اس کے فضل پر شاداں فرحاں ہیں، اور انہیں معلوم ہو چکا ہے کہ اللہ مومنوں کے اجر کو ضائع نہیں کرتا. سورہ آل عمران آیت نمبر 169 تا 171. باغیوں کا انجام. اسی طرح اللہ تعالیٰ نے پے در پے یہ وعید سنائی ہے کہ وہ جھٹلانے والوں، ظالموں اور سرکشوں اور مجرموں کو آخرت میں پکڑے گا، اور دنیا میں ایک مدت مقررہ تک ان کی رسی ڈھیلی چھوڑے گا اور انہیں مہلت دے گا. اگرچہ ان میں سے بعض کو اللہ تعالیٰ نے کبھی کبھی دنیا میں بھی پکڑ لیا ہے، لیکن اصل سزا کے لیے آخرت ہی پر زور دیا گیا ہے. ملک کے اندر خدا کے نافرمان لوگوں کی چلت پھرت تمہیں کسی دھوکہ میں نہ ڈالے. یہ چند روزہ زندگی کا لطف ہے، پھر ان کا ٹھکانہ جہنم ہوگا جو بہت بری جائے قرار ہے. سورہ آل عمران آیت نمبر 196-197. یہ ظالم لوگ جو کچھ کر رہے ہیں، اللہ کو تم اس سے غافل نہ سمجھو، اللہ تو انہیں ٹال رہا ہے اس دن کے لیے جب یہ حال ہوگا کہ آنکھیں پھٹی کی پھٹی رہ جائیں گی، سر اٹھائے بھاگے چلے جا رہے ہیں، نظریں اوپر جمی ہیں اور دل اڑے جاتے ہیں. سورہ ابراہیم آیت نمبر 42-43. انہیں بےہودہ باتیں اور کھیل کرنے دو، یہاں تک کہ آخر کار وہ دن آ موجود ہو جس کا ان سے وعدہ کیا گیا ہے، وہ دن جب کہ یہ قبروں سے نکل کھڑے ہوں گے اور اس طرح دوڑ رہے ہوں گے کہ گویا وہ کسی استھان کی طرف لپک رہے ہیں. ان کی نظریں جھکی ہوئی ہوں گی، ذلت چہروں پر چھا رہی ہوگی. یہی تو وہ دن ہوگا جس کا ان سے وعدہ کیا جاتا تھا. سورہ المعارج آیت نمبر 42-44. علی ہذا القیاس، انسانی زندگی کا ملائے اعلیٰ کی زندگی سے رشتہ قائم ہے اور دنیا کا آخرت سے، لہذا خیر و شر کا مارکا، حق و باطل کی آویزش اور ایمان و بغاوت کی کشمکش کا سارا مدار صرف دنیا کے اسٹیج پر نہیں ہے، اور نہ یہ معاملہ دنیاوی زندگی کے اندر ہی انجام پذیر ہوتا ہے، اور نہ دنیاوی زندگی ہی کے اندر اس کا فیصلہ سنایا جاتا ہے. دنیاوی زندگی اور اس سے وابستہ تمام راحتیں اور تکلیفیں یا لذتیں اور محرومیاں ہی اللہ کی میزان فیصلہ کا اصل وزن نہیں ہیں. اس حقیقت کی روح سے معرکہ خیر و شر کا میدان بھی بڑا وسیع ہے، اور عرصہ بھی بڑا وسیع ہے، اور کامیابی اور ناکامی کے پیمانے اور اوزان کا دائرہ بھی بڑا وسیع ہے. اسی بنا پر مومن کے فکر و نظر کے آفاق میں غیر معمولی پھیلاؤ آ جاتا ہے، اور اس کی دلچسپیاں اور توجہات بھی اونچے درجے کی ہو جاتی ہیں، اور یہ دنیا اور اس کی رانائیاں اور یہ زندگی اس کے لوازم اس کی نگاہ میں حقیر اور بے وقت ہو کر رہ جاتے ہیں. اور جس قدر اس کے فکر و نظر کے زاویے بلند ہو جاتے ہیں، اس کے درجات بھی بلند ہو جاتے ہیں. ایسا وسیع و ہماگیر اور پاکیزہ و بلندتر ایمانی تصور پیدا کرنے کے لیے اصحاب الاخدود کا قصہ چوٹی کی مثال ہے. مکذبین کے مختلف انجام. اصحاب الاخدود کے قصے اور صورت بروج سے دعوت اللہ کے مزاج اور ہر امکانی صورتحال کے بارے میں دائی کے موقف پر ایک اور پہلو سے بھی روشنی پڑتی ہے. دعوت اللہ کی تاریخ نے دنیا کے اندر دوسری گناہوں اور بکلموں دعوتوں کے مختلف خاتمے دیکھے ہیں۔ اس نے قوم نوح، قوم ہود، قوم شعیب اور قوم لوط کی ہلاکت و بربادی دیکھی ہے، اور مادودے چند اہل ایمان کی نجات بھی دیکھی ہے، مگر قرآن نے یہ نہیں بتایا کہ نجات پانے والوں نے بعد میں دنیا اور دنیاوی زندگی کے اندر کیا پارٹ ادا کیا۔ ان اقوام کی تباہی کی یہ مثالیں بتاتی ہیں کہ کبھی کبھی اللہ تعالیٰ مکذبین اور ظالمین کو دنیا کے اندر ہی عذاب کا ایک حصہ چکھا دیتا ہے، باقی رہی کامل سزا تو وہ صرف آخرت پر اٹھا رکھی گئی ہے۔ اس دعوت نے فرعون اور اس کے لشکر کی غرقابی کو بھی دیکھا ہے، اور یہ بھی دیکھا ہے کہ کس طرح حضرت موسیٰ علیہ السلام اور ان کی قوم کو بچا لیا گیا اور پھر اسے ملک کے اندر اقتدار کی مسند پر بٹھایا گیا۔ اور یہ وہ دور تھا جب یہ قوم اپنی پوری تاریخ میں نسبتاً صالح ترین قوم تھی، اگرچہ وہ کبھی بھی استقامت کاملہ کے مرتبے تک ترقی نہ کر سکی، اور اس نے دنیا کے اندر دین خداوندی کو زندگی کے جامع نظام کی حیثیت سے برپا نہ کیا۔ یہ نمونہ پہلے نمونوں سے مختلف ہے۔ تاریخ دعوت نے اسی طرح ان مشرکین کی لاشوں کے انبار بھی دیکھے جنہوں نے ہدایت سے منہ موڑا اور محمد صلی اللہ علیہ وآلہ وسلم پر ایمان لانے سے انکار کیا، اور یہ بھی دیکھا کہ جب اہل ایمان کے دلوں پر عقیدے کی حیرت انگیز حد تک حکمرانی قائم ہو گئی تو دنیا کے اندر نصرت کاملہ نے کس طرح آگے بڑھ کر ان کے قدم چومے۔ اور پہلی مرتبہ انسانی تاریخ نے یہ منظر بھی دیکھا کہ نظام خداوندی انسانی زندگی کے اصل حاکم کی حیثیت سے عملاً قائم ہوا۔ یہ ایک ایسی صورت تھی کہ انسانی تاریخ نے نہ اس سے پہلے کبھی اس کا مشاہدہ کیا تھا اور نہ بعد میں، اور جیسا کہ ہم بتا چکے ہیں دعوت اسلامی کی تاریخ نے اصحاب الاخدود کا نمونہ بھی دیکھا ہے۔ علاوہ ازیں تاریخ نے قدیم اور جدید زمانے میں اور بھی کئی مناظر دیکھے ہیں جو تاریخ ایمان کے دفتر میں زیادہ نمایاں جگہ نہیں پا سکے، اور ابھی تک اس کی آنکھ طرح طرح کے نمونے دیکھ رہی ہے جو انہی انجاموں میں سے کسی نہ کسی انجام سے دوچار ہوتے جا رہے ہیں جو صدیوں سے تاریخ کے سینے میں محفوظ چلے آ رہے ہیں۔ اصحاب الاخدود کا جداگانہ انجام اور اہل ایمان کے لیے اس واقعے میں اصل عبرت۔ دوسرے نمونوں کا ذکر بھی بے شک ضروری ہے، مگر اس نمونے کے ذکر کے بغیر کوئی چارہ نہیں ہے جس کی نمائندگی اصحاب الاخدود کرتے ہیں۔ یہ وہ ناگزیر نمونہ عظیمت ہے جس میں اہل ایمان کو نجات نہیں ملتی اور اہل کفر کی بھی دنیا میں گرفت نہیں ہوتی۔ یہ اس لیے ہے تاکہ اہل ایمان اور داعیان حق کے شعور میں یہ بات پوری طرح اتر جائے کہ راہ حق میں انہیں بھی ایسے ہی انجام سے دوچار کیا جا سکتا ہے۔ اس بارے میں انہیں کوئی اختیار حاصل نہیں ہے، ان کا اور ان کے ایمان کا معاملہ سراسر اللہ کے سپرد ہے۔ ان کی ذمہ داری بس یہ ہے کہ وہ اپنے فرض کو سر انجام دیں اور رخصت ہو جائیں۔ ان کا فرض یہ ہے کہ وہ صرف اللہ کو اپنے لیے پسند کر لیں، زندگی پر عقیدے کو ترجیح دیں، اور آزمائش میں ڈالے جائیں تو ایمان کی مدد سے اس پر غلبہ پائیں، زبان اور نیت سے بھی اللہ کی صداقت کی گواہی دیں، اور اپنے عمل و کردار سے بھی۔ اس کے بعد اللہ تعالیٰ ان کے ساتھ اور ان کے دشمنوں کے ساتھ جو چاہے کرے، اور اپنے دین اور اپنی دعوت کے لیے جو مقام چاہے منتخب کر لے۔ وہ چاہے تو انہیں ان انجاموں میں سے کسی انجام کے حوالے کرے جن سے اہل ایمان و عظیمت تاریخ میں دوچار ہوتے رہے ہیں، یا ان کے لیے کوئی ایسا انجام پسند فرمائے جسے وہ خود ہی جانتا اور دیکھتا ہو۔ مومنین اللہ کے اجیر اور کارندے ہیں، اہل ایمان اللہ کے اجیر اور کارندے ہیں۔ وہ جو کچھ ان سے کام لینا چاہتا ہے، جہاں اور جب چاہتا ہے اور جس انداز سے چاہتا ہے، ان کا کام اسے انجام دینا اور طے شدہ معاوضہ لینا ہے۔ دعوت کا کیا انجام ہوتا ہے یہ ان کی ذمہ داری میں شامل نہیں ہے، اور نہ یہ ان کے بس کی بات ہے، یہ مالک کی ذمہ داری ہے۔ मजदूर और कारकुन को इससे कोई वास्ता नहीं है। अहले ईमान अपनी मजदूरी की पहली किस्त दुनिया ही में वसूल कर लेते हैं। ये किस्त है जिंदगी भर तवानियत कल्ब, एहसासो शऊर की बुलंदी, तसव्वुरात का हुस्न और पाकीज़गी, सिफली तरगीबात और घटिया ख्वाहिशों से आज़ादी, खौफो कलक से निजात। दूसरी किस्त भी वो इसी महदूद दुनिया के अंदर ही वसूल कर लेते हैं, जो उन्हें मलाए आला में सताइश, जिक्र खैर और तकरीम की शक्ल में मिलती है। अजर की सबसे बड़ी किस्त उन्हें आखिरत में मिलेगी। इनसे हिसाब आसान और मामूली लिया जाएगा और इन्हें नेमतें बड़ी बड़ी अदा की जाएंगी। इन तमाम किस्तों से बढ़कर जो चीज़ इन्हें हर हर किस्त के साथ मिलती है वो अल्लाह की खुशनौती है। और अल्लाह की ये इनायत है कि उसने इन्हें इस मकसद के लिए मुंतखब कर लिया है कि वो दस्ते कज़ा में सूरत शमशीर हों और अल्लाह की कुदरत व हिकमत की ढाल बने, ताकि वो दुनिया के अंदर इनके ज़रिए से जो चाहे करिश्मा साजी करे। सदर अव्वल के अहले ईमान। क़ुरान करीम ने सदर अव्वल में अहले ईमान की बरगजीदा जमात को जो तरबियत दी थी वो इरतका व कमाल के उसी दर्जा बुलंद को पहुंची हुई थी। चुनाचा उन्होंने अपनी इनफरादियत को कुल्लियतन फना कर दिया और कार दावत में उन्होंने अना को हमेशा के लिए फारिग खती दे दी और सिर्फ साहिब दावत के लिए मजदूर और कारकुन की हैसियत से खिदमात अंजाम देते रहे। वो हर हाल और हर बात में अल्लाह के इस इंतखाब और फैसले पर राजी रहे। नबवी तरबियत भी कुरान की तालीमात के पहलू ब पहलू मौजूद थी। यह तरबियत इनके दिलों और निगाहों को जन्नत की तरफ मुतवज्जे कर रही थी और इन्हें यह तलकीन कर रही थी कि जो पार्ट इनके लिए पसंद किया गया है वो इसे साबित कदमी के साथ इस वक्त तक अदा करते रहें जब तक अल्लाह ताला अपना वो फैसला नहीं नाजिल फरमा देता जो दुनिया में भी इसे मतलूब है और आखिरत के लिहाज से भी उसे महबूब है। अजनाब सल्लल्लाहु अलैहि वसल्लम मक्का में हज़रत अम्मार और उनकी वालिदा और उनके वालिद रज़ी अल्लाह ताला अन्हुम को अपनी आँखों से देखते कि उन्हें शदीद अजाब दिया जा रहा है, मगर आप इससे ज़्यादा कुछ ना फरमाते। ऐ आले यासिर, सब्र का दामन ना छूटने पाए, तुमसे जन्नत का वादा हो चुका है। हज़रत खब्बाब बिन अर्त रज़ी अल्लाह ताला अन्हु बयान करते हैं कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम काबे के साए में चादर की टेक लगाए आराम फरमा रहे थे कि हमने आप सल्लल्लाहु अलैहि वसल्लम से शिकायत की और अर्ज़ किया कि आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से हमारी नुसरत क्यों नहीं मांगते और हमारे लिए दुआ क्यों नहीं करते। अजनाब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुमसे पहली उम्मतों का ये हाल था कि एक आदमी को पकड़ लिया जाता और उसके लिए ज़मीन में गड़ा खोद कर उसे उसमें उतार दिया जाता, फिर आरी लाकर उसे सर से नीचे तक दो टुकड़ों में चीर डाला जाता, उनके जिस्मों पर गोश्त और हड्डियों के दरमियान लोहे की कंघियाँ फेरी जाती, लेकिन ये सब कुछ उन्हें दीन से ना हटा सकता। खुदा की कसम, अल्लाह इस दीन को मुकम्मल करके छोड़ेगा और वो वक्त आएगा कि एक सवार सिना से हजर मौत तक अकेला सफ़र करेगा, मगर उसे कोई खौफ ना होगा, सिर्फ खुदा का खौफ होगा या बकरियों पर भेड़िए के हमले का, लेकिन तुम लोग जल्दबाजी करते हो। बुखारी। मोमिन और अल्लाह की हिकमत बेपाया। हर काम और हर हाल की तह में अल्लाह की हिकमत कार फरमा है। वही इस पूरी कायनात की तदबीर कर रहा है, उसके आगाज़ो इंतहा से बाखबर है। इस दुनिया के अंदर जो कुछ वकू पजीर हो रहा है वही इसकी तंजीम करता है। पर्दा गैब में जो हिकमत व मसलहत पोशीदा है सिर्फ वही उसे जानता है। यह हिकमत व मसलहत तारीख के पूरे सफ़र में उसकी मशीयत के ताबे चली आ रही है। बाज़ औक़ात अल्लाह ताला कई सदियों और नस्लों के गुजर जाने के बाद एक ऐसे वाकये की हिकमत से पर्दा उठाता है जिसे अहदे वाकया के लोग न समझते थे, और शायद वो इसी टोह में रहे होंगे कि ये वाकया क्यों पेश आया, और अपने परवरदिगार से सवाल करते रहे होंगे कि ऐसा क्यों हुआ है। ये सवाल ही बजाय खुद एक जहालत है जिससे मोमिन बचता रहता है। उसे पहले ही मालूम होता है कि अल्लाह के हर फैसले में हिकमत पिन्हा है। मोमिन का वसी तसव्वुर और जमानो मकान और औजानो इकदार के बारे में उसकी ज़र्फ निगाही उसे ये इजाज़त नहीं देती कि वो ये सवाल सोच भी सके। चुनाचा वो काफिलाए कज़ा व कदर का पूरे इत्मीनान और तस्लीम व रज़ा के आलम में हम सफ़र रहता है। कुरान की असल तरबियत। कुरान ऐसे कुलूब पैदा कर रहा था जो बारे अमानत इशारा है खिलाफत इलाही के कयाम की तरफ उठाने के लिए तैयार हो जाएं, और ज़रूरी था कि ये कुलूब इतने ठोस और मजबूत और पाकीज़ा और ख़ालिस हों कि इस राह में अपनी हर चीज़ निछावर कर दें और हर आजमाइश का खैर मकदम करें, और दूसरी तरफ दुनिया के मालो मता में से किसी चीज़ पर नज़र रखने की बजाय सिर्फ आखिरत को अपना मुतमाए नज़र बनाएं और सिर्फ रज़ाए इलाही के तलबगार रहें। गोया ऐसे बेनज़ीर कुलूब हों जो सफ़र दुनिया को तादम आखिरी तकलीफ़ो तंगी महरूमी और कम नसीबी असाबो जाकाही और सरफरोशी और एसार पेशगी के अंदर गुजारने के लिए तैयार हों, और इस दुनिया के अंदर किसी आजलाना जजा की उम्मीद ना रखें। खा ये जजा दावत के फरोग इस्लाम के गलबे और मुसलमानों की शौकत की शक्ल ही में क्यों ना जाहिर हो, बल्कि जालिमों की हलाकत और इनकी इबरतनाक पकड़ की सूरत ही क्यों ना इख्तियार करें, जैसा कि पिछले मुकज़्ज़िबीन के साथ अल्लाह ताला ने किया है। ज़रूरी नहीं है कि अहले ईमान को दुनियावी गलबा हासिल हो। जब इस पाए के कुलूब वजूद में आ गए जो इस यकीन से सरशार थे कि दुनिया के सफ़र में किसी अजर और मुआवजे के बग़ैर उन्हें हर खिदमत और हर कुर्बानी अंजाम देनी है, और जो समझते थे कि सिर्फ आखिरत ही में हक व बातिल के दरमियान असल फ़ैसला होगा, जब ऐसे खरे कुलूब मुहैया हो गए और अल्लाह ताला ने देख लिया कि इन्होंने जो सौदा किया है वो इसमें वो सच्चे और मुखलिस हैं, तब अल्लाह ताला ने ज़मीन में उन पर नुसरत नाजिल फरमाई और ज़मीन की अमानत उन्हें सौंप दी। मगर ये अमानत इसलिए उन्हें नहीं दी कि वो इसे ज़ाती तसरुफ में लाएं, बल्कि इसलिए दी है कि वो निज़ाम हक बरपा करें। इस गिराबार अमानत को उठाने की अहलियत व इस्तेहकाक उन्हें उसी रोज़ हासिल हो गया था जबकि उनसे दुनिया के अंदर किसी कामयाबी और फ़ायदे का वादा नहीं किया गया था जिसका वो तकाजा करते, और न खुद उनकी निगाहें दुनियावी गनाइम पर लगी हुई थी। वो सही मानों में उसी रोज़ से अल्लाह ताला के लिए खालिस हो चुके थे जिस रोज़ से उनकी निगाहों को रज़ाए खुदाबंदी के सिवा किसी अजर व मज़द की तलाश न रही। कुरान की जिन आयात में नुसरत का वादा किया गया है या मगानिम का जिक्र हुआ है या ये इत्तला दी गई है कि मुशरिकीन को दुनिया के अंदर ही अहले ईमान के ज़रिए कुफरे कैफरे किरदार तक पहुंचा दिया जाएगा, ऐसी तमाम आयात मदनी दौर में नाजिल हुई हैं। ये तब नाजिल हुई हैं जब ये तमाम चीज़ें अहले ईमान के प्रोग्राम से खारिज हो चुकी थीं और उन्हें इनमें से किसी चीज़ का इंतज़ार रहा था और ना तलब। नुसरत इलाही खुद ब खुद नाजिल हुई, और इसलिए नाजिल हुई कि मशीयत इलाही का ये तकाजा था कि निज़ाम हक इंसानी ज़िंदगी के अंदर अमली पैकर बनकर नमूदार हो कर ऐसी जीती जागती तस्वीर बन जाए जिसे इंसान बचश्मे सर देख ले। यह नुसरत अहले ईमान की मेहनत व मशक्क़त और उनकी सरफरोशियों और कुर्बानियों का इनाम नहीं था, बल्कि ये अल्लाह का एक फ़ैसला था जिसके बतन में अल्लाह की वो हिकमतें और मसलहतें छुपी हुई थी जिन्हें हम आज देखने और समझने की कोशिश कर रहे हैं। دنیاوی غلبہ مشیت الہی کے تحت ہوگا، نہ کہ صلے کے طور پر۔ دعوت کا یہ وہ پہلو ہے جس پر ہر ملک اور ہر قوم اور نسل کے داعیان حق کو پورا غور و تدبر کرنا چاہیے۔ صرف یہی ایک پہلو انہیں راہ حق کے تمام نشانات اور خطوط کو صاف صاف کسی ابہام و غموز کے بغیر دکھا سکتا ہے، اور ان بندگان صدق و صفا کو ثابت قدمی بخش سکتا ہے جو یہ ارادہ کر چکے ہیں کہ وہ راہ حق کو اس کی انتہا تک طے کریں گے، خواہ یہ انتہا کیسی کچھ ہو، اور اللہ نے اپنی دعوت کے لیے اور ان کے لیے جو کچھ بھی مقدر فرما رکھا ہے وہ درست ہے۔ اس پورا شوب اور خون آشام راستے کو جو کاسہ ہائے سر سے پٹا ہوا ہے، طے کرتے وقت وہ کبھی نصرت و غلبے کے لیے چشم براہ نہیں رہیں گے، یا اسی دنیا کے اندر حق و باطل کے درمیان فیصلے کے لیے بیتاب نہ ہوں گے۔ البتہ اگر خود ذات سے خدا بندی اپنی دعوت اور اپنے دین کی مصلحت کی خاطر ان سے ایسا کوئی کام لینا چاہے گی تو اسے پورا کر کے رہے گی، مگر یہ ان کی قربانیوں اور جانفشانیوں اور علام و مصائب کا صلہ ہرگز نہ ہوگا۔ یہ دنیا دار الجزا نہیں ہے، بلکہ یہ اللہ کی مشیت اور فیصلے کی تنفیذ ہوگی جو وہ اپنی دعوت اور اپنے نظام کے بارے میں طے فرمائے گا، اور جس کے لیے اپنے کچھ بندوں کو منتخب فرمائے گا تاکہ ان کے ذریعے وہ اپنی مشیت کو پورا کرے۔ ان کے لیے یہی شرف کافی ہے کہ قرائے فال ان کے نام نکل آیا۔ اس شرف کے آگے دنیا کی زندگی اور اس میں پیش آنے والی آسائشیں اور تکلیفیں ہیج اور حقیر ہیں۔ اہل ایمان کی جنگ سیاسی نہیں ہے، بلکہ عقیدے کی جنگ ہے۔ یہاں ایک اور حقیقت قابل غور ہے جس کی طرف قرآن نے اصحاب الاخدود کے واقعے پر تبصرہ کرتے ہوئے ذیل کی آیت میں اشارہ کیا ہے، اور وہ اہل ایمان سے صرف اس وجہ سے چڑے کہ وہ اللہ عزیز و حمید پر ایمان لا چکے تھے۔ سورہ بروج آیت نمبر 8۔ اس حقیقت قرآن پر بھی داعیان حق کو، ہر دور اور ہر ملک کے داعیان حق کو گہری نگاہ سے غور و تامل کرنا چاہیے۔ اہل ایمان اور ان کے حریفوں کے درمیان جو جنگ برپا ہے، یہ در حقیقت عقیدہ و فکر کی جنگ ہے۔ اس کے سوا اس جنگ کی اور کوئی حیثیت قطن نہیں ہے۔ ان مخالفین کو مومنین کے صرف ایمان سے عداوت ہے، اور ان کی تمام برا فروختگی اور غیظ و غضب کا سبب وہ عقیدہ ہے جسے مومنین نے حرز جاں بنا رکھا ہے۔ یہ کوئی سیاسی جنگ ہرگز نہیں ہے، نہ یہ اقتصادی یا نسلی مارکہ آرائی ہے۔ اگر اس نوعیت کا کوئی جھگڑا ہوتا تو اسے بآسانی چکایا جا سکتا تھا اور اس کی مشکلات پر قابو پایا جا سکتا تھا، لیکن یہ تو اپنے جوہر و روح کے لحاظ سے خالصتاً ایک فکری جنگ ہے۔ یہاں امر متنازع فی یہ ہے کہ کفر رہے گا یا ایمان، جاہلیت کا چلن ہوگا یا اسلام کی حکومت۔ مشرکین کے سرداروں نے حضور صلی اللہ علیہ وآلہ وسلم کو مال و دولت، حکومت اور دوسرے ہر طرح کے دنیاوی مفادات پیش کیے، اور ان کے مقابلے میں صرف ایک چیز کا مطالبہ کیا، اور وہ یہ کہ آپ عقیدے کی جنگ ترک کر دیں اور اس معاملے میں ان سے کوئی سودا بازی کر لیں، اور اگر خدا نے خواستہ آپ ان کی یہ خواہش پوری کر دیتے تو آپ کے اور ان کے درمیان کوئی جھگڑا باقی نہ رہتا۔ اس سے معلوم ہوا کہ یہ ایمان و کفر کا مسئلہ ہے، اور اس کشمکش کی تمام تر بنیاد عقیدہ پر ہے۔ مومنین کو جہاں کہیں آداب سے سامنا ہو، یہ بنیادی حقیقت ان کے دل و دماغ پر منکش رہنی چاہیے، اس لیے کہ آداب کی تمام تر عداوت و خفگی کا سبب صرف یہ عقیدہ ہے کہ وہ اس اللہ پر ایمان رکھتے ہیں جو غالب ہے اور حمید ہے، اور صرف اسی کی اطاعت کرتے ہیں اور اسی کے آگے سرف گندہ ہیں۔ دشمنان اسلام اس جنگ کو دوسرے معنی پہناتے ہیں۔ اعداء یہ ہتھ کنڈا بھی استعمال کر سکتے ہیں کہ عقیدہ و نظریے کی بجائے کسی اور نعرے کو اس جنگ کا شعار بنا دے، اور اسے اقتصادی یا سیاسی یا نسلی جنگ ثابت کرنے کی کوشش کریں، تاکہ مومنین کو اس معرکے کی اصل حقیقت کے بارے میں گھپلے میں ڈال دیں اور عقیدے کی جو مشل ان کے سینوں میں فروزہ ہے اسے بجھا دیں۔ اہل ایمان کو اس بارے میں کسی دھوکے کا شکار نہ ہونا چاہیے اور انہیں یہ سمجھ لینا چاہیے کہ اعدا کے یہ الجھاوے ایک سوچی سمجھی سازش کا نتیجہ ہیں، اور جو اس جنگ میں کوئی اور نعرہ بلند کرتا ہے تو دراصل وہ یہ چاہتا ہے کہ اہل ایمان کو اس ہتھیار سے محروم کر دے جو ان کی کامیابی اور ظفر مندی کا اصل راز ہے۔ یہ کامیابی جس شکل میں بھی ہو، چاہے اس روحانی بلندی اور آزادی کے رنگ میں ہو جو اخدود کے واقعے میں اہل ایمان کو نصیب ہوئی، یا اس روحانی بلندی کی بدولت حاصل ہونے والے مادی غلبے کی صورت میں جس سے صدر اول کے مسلمان سرفراز ہوئے۔ مقصد جنگ اور شعائر معرکہ کو مسخ کرنے کی مثال آج ہمیں بین الاقوامی عیسائیت کی اس کوشش میں نظر آتی ہے جو ہمیں اس فکری جنگ کے بارے میں طرح طرح کے فریبوں میں مبتلا کرنے کے لیے صرف ہو رہی ہیں، اور تاریخ کو مسخ کر کے یہ افطرا پردازی کی جا رہی ہے کہ صلیبی جنگوں کے پس پردہ سامراجی حرص کار فرما تھی۔ یہ سراسر جھوٹ ہے، بلکہ حقیقت یہ ہے کہ سامراج جس کا ظہور ان جنگوں کے بہت بعد ہوا ہے وہ صلیبی روح کا اعلی کار بنا رہا ہے، کیونکہ یہ صلیبی روح جس طرح قرون وسطی میں کھل کر کام کرتی رہی ہے اس طرح اب وہ بغیر نقاب کے سامنے نہیں آ سکتی تھی۔ یہ عقیدہ اسلام کے ان معرکوں میں پاش پاش ہو چکی تھی جو مختلف نسل مسلمان رہنماؤں کی قیادت میں برپا ہوئے۔ ان میں صلاح الدین اور خاندان ممالیک کے توران شاہ گردی تھے۔ ان لوگوں نے اپنی قومیتوں کو فراموش کر کے صرف عقیدے اور نظریے ہی کو یاد رکھا، اور عقیدے ہی کی بدولت وہ ان کامیابیوں سے ہمکنار ہوئے۔